सर्वर कहूँ सर्वर कहूँ के मालिक मौला कहूँ तुझे सर्वर कहूँ के मालिक मौला कहूँ तुझे बाग खलील का गुले ज़ेबा कहूँ तुझे बाग खलील का गुलज़ार कहूँ तुझे सरवर कहूँ अल्लाह रे तेरे जिस में मुनव्वर किताबिश अल्लाह रे तेरे जिस में मुनव्वर जाने जान मैं जाने तजल्ला कहूँ तुझे ऐ जाने जान ऐ जाने जान मैं जाने तजल्ला कहूँ तुझे सरवर कहूँ उस सुबह वतन पे शाम गरीबों को कसनवाज गैसों वाला कहूँ तुझे सरवर कहूँ तेरे तो बस आए तनाही से हैं सब कुछ उनके सनखा की खामशी कह लेगी सब कुछ उनके सनखा की खामशी چپ ہو رہا ہے کہہ کے میں کیا کیا کہوں تجھے، چپ ہو رہا ہے لیکن رضا نے ختم سخن اس پہ کر دیا، لیکن رضا نے ختم سخن اس پہ کر دیا کہ خالق کا بندہ خلق کا آقا کہوں تجھے، خالق کا بندہ خلق کا آقا آقا کہوں تجھے، سرور کہوں کہ مالک و مولا کہوں.